तस्बिर बनेको छ मायाको नमेटिने रङ्गले यो मन कसैको रूपमा फसेछ सपनीमा जस्तै अनायासै नजानी दो ढङ्गले आखैमा कसैको तस्बिर बसेछ।